कार्डसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। प्रस्तावित सर्वोच्च अदालतका 8 न्यायाधीशको संसदीय सुनवाई सुरु। संविधान सभाको बैठक आज पनि बस्ने। ए माओवादी केन्द्रीय समितिको बैठक आज पनि बस्दै। उपनिर्वाचनका लागि उम्मेद्वारको नाम तय गर्न एमाले स्थायी समितिको बैठक आजै बस्ने। नाइजेरियाको चरमपन्थी सङ्गठन बोको हराम विरुद्ध संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदद्वारा नाकाबन्दी। आतंकवादी क्रियाकलाप रोक्ने प्रयास। र आइपिएल क्रिकेटको गैराती भएको खेलमा हैदराबादद्वारा चेन्नई पराजित। आज पनि 2 खेल हुने। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। समाचार विस्तारमा। व्यवस्थापिका संसदको संसदीय सुनवाई विशेष समितिमा भएको लामो बहस र विवादपछि न्याय परिषदद्वारा प्रस्तावित सर्वोच्च अदालतका 8 न्यायाधीशको संसदीय सुनवाई सुरु भएको छ। समितिले प्रस्तावित न्यायाधीश वैद्यनाथ उपाध्यायलाई बोलाएर सुनवाई सुरु गरेको छ। एक महिना अघि न्याय परिषदले पुनरावेदन अदालतका मुख्य न्यायाधीशहरू वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपक राज जोशी, गोविन्द कुमार उपाध्याय, ओम प्रकाश मिश्र, देवेन्द्र गोपाल श्रेष्ठ, चोलेन्द्र शमशेर जबरा र जगदीश शर्मा पौडेललाई सिफारिस गरेको थियो। गत वैशाख 9 गते नै गरिएको यो सिफारिस विवादित बनेपछि संसदीय सुनवाई प्रक्रिया अघि बढ्न सकेको थिएन। पहिले 4 जनाको सुनवाई हुने र त्यसपछि मध्याह बाँकी 4 जनाको सुनवाई हुनेछ। एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ। नेता डाक्टर बाबुराम भट्टराई सहितको समूह केन्द्रीय समितिमा जान तयार भएपछि कार्य विभाजनको विषयमा छलफल हुने नेताहरूले जनाएका छन्। आजको बैठकले संविधान सभा उपनिर्वाचनका लागि उम्मेद्वारको टुङ्गो पनि लगाउने माओवादीका एक नेताले जानकारी दिएका छन्। बैठक बिहान 11 बजेपछि पार्टी कार्यालय कोटेश्वरमा बस्नेछ। ए माओवादीले केन्द्रीय समितिलाई 151 सदस्य बनाउने निर्णय गरेको छ। नेकपा एमालेको स्थायी समितिको बैठक आज बस्दैछ। पार्टी कार्यालय बल्कुमा साँझ 5 बजे बोलाइएको बैठकमा संविधानसभा उपनिर्वाचनका लागि उम्मेद्वारको नाम तय हुने बताइएको छ। संविधानसभाको निर्वाचनमा 2 स्थानबाट विजय हासिल गरेका उम्मेद्वारले 1 स्थान छाडेपछि विभिन्न 4 निर्वाचन क्षेत्रमा निर्वाचन हुन लागेको हो। एमाले काठमाडौँ क्षेत्र नम्बर 2 नवराज पराजुली, चितवन क्षेत्र नम्बर 4 पार्वती रावल, बर्दिया क्षेत्र नम्बर 1 श्याम ढकाल र कैलाली क्षेत्र नम्बर 5 महेश्वर पाठकलाई टिकट दिने तयारी गरेको स्रोतले जनाएको छ। त्यस्तै बैठकमा महाधिवेशनको तयारी र पछिल्लो राजनैतिक घटनाक्रमका विषयमा पनि छलफल हुने एक नेताले जनाएका छन्। संविधान सभाको बैठक आज पनि बस्ने भएको छ। दिउँसो 1 बजेपछि बस्ने बैठकमा आज पनि संविधान अभिलेख अध्ययन तथा निर्क्योल समितिले पेश गरेको तत्कालीन न्याय प्रणाली सम्बन्धी समितिको प्रतिवेदनमा उल्लेखित विषयमध्ये सहमति र असहमतिका विषयहरूको निर्क्योल सम्बन्धी प्रतिवेदन 2071 माथि छलफल हुनेछ। संविधान सभाको आजको बैठकमा स्वतन्त्र न्यायपालिका, महान्यायाधिवक्ताको विषय, न्यायपालिकाको संरचना, सेवा सुविधा जस्ता विषयमा छलफल हुनेछ। अस्थायी शिक्षक सङ्घर्ष समिति र सरकारबीच गैराती 3 बुँदे सहमति भएको छ। सहमतिपछि विगत 1 वर्षदेखि आन्दोलन गर्दै आएका 30,000 अस्थायी शिक्षकहरूको आन्दोलन पनि स्थगित भएको छ। 2069 सालसम्म दरबन्दीमा पढाइएका शिक्षकहरूलाई आन्तरिक प्रक्रियाको थालनी गरी यसअघि भएका सम्झौता अनुसार स्थायी गर्ने, रिक्त दरबन्दीमा स्थायी शिक्षकहरूलाई राख्ने र अस्थायी शिक्षकहरूलाई विस्थापित नगर्ने र उमेर हद र सेवा अवधि नपुग्दै पेसाबाट बाहिरिन चाहने शिक्षकलाई सम्मानसहित विदाई गर्ने सहमति भएको हो। सहमतिमा शिक्षा मन्त्रालयका सहसचिव दिल्ली रिमाल र अस्थायी शिक्षक सङ्घर्ष समितिका संयोजक रामचन्द्र अधिकारीले हस्ताक्षर गर्नुभएको छ। काठमाडौँमा जबरजस्ती मृगौला बिक्री गर्ने गिरोहका 10 जनालाई प्रहरीले पक्रेको छ। काभ्रे मथुरापाटी फुलबारी गाविस